नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको अपरान्ह 7 बजेको अर्पण खबरमा स्वागत छ। म ध्रुवराज कनाल। खबर विस्तारमा, प्रधानमन्त्री सुशील कोइरालाले 1 वर्षभित्र संविधान जारी हुनेमा शंका नगर्न आग्रह गर्नुभएको छ। नेपाल निजामती कर्मचारी युनियनको आजदेखि चितवनको रत्नगरमा शुरू भएको 6ौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले तोकेकै मितिमा लोकतान्त्रिक संविधान बन्ने दावी गर्नुभयो। वर्तमान सरकारले सबै दललाई समेटेर अगाडि बढ्न परेकाले केही काममा सुस्तता आएको देखिए पनि निकै महत्वपूर्ण कामहरू भएको दावी गर्नुभयो। नकारात्मक सोच त्यागेर सकारात्मक सोच राखेर अगाडि बढ्न पनि प्रधानमन्त्री कोइरालाले आग्रह गर्नुभयो। नेपाली कंग्रेसका सभापति समेत रहेका कोइरालाले जनता तथा मतदाताले ठूलो आशा भरोसा राखेको हुँदा उनीहरूलाई विश्वास दिलाउन पनि समयमै संविधान दिनुपर्ने बताउनुभयो। कार्यक्रममा कंग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पनि 1 वर्षभित्रै संविधान जारी हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा छोटो मन्तव्य राखेका नेता देउवाले संविधान बन्दैन कि भनेर शंका गर्न नहुने बताउनुभयो। समारोहलाई सम्बोधन गर्दै कंग्रेसका उपसभापति रामचन्द्र पौडेलले 1 वर्षभित्र संविधान बन्ने भएकाले सबैले आफ्नो ठाउँबाट कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। उपसभापति पौडेलले राजनीतिलाई स्थायित्व प्रदान गरेर रोजगारी सृजना गरी मुलुकबाट गरिबी हटाउनु पर्ने बताउनुभयो। त्यस्तै भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र नेतीले लोकतन्त्रको ठाउँमा अरू कुनै तन्त्र टिक्न नसक्ने दावी गर्दै कम्युनिष्ट विचारधारा पतन हुँदै गएको बताउनुभयो। उद्घाटन कार्यक्रम युनियनका केन्द्रीय अध्यक्ष सुबोध कुमार देवकोटाको अध्यक्षतामा भएको थियो। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा माओवादीसँग एकता गर्ने भन्दा आफूलाई संविधान विरोधीको रूपमा चित्रित गर्न खोजेको भन्दै सबै पक्षको सहमतिमा संविधान निर्माणको लागि प्रतिबद्ध रहेको स्पष्ट पार्नु भएको छ। विराटनगरमा सकिएको पार्टीको राष्ट्रिय महाधिवेशनपछि आज पार्टी मुख्यालय पेरिस डाँडामा पत्रकार सम्मेलन गर्दै अध्यक्ष दाहालले नेकपा माओवादीसँग एकताको कुरा गर्दा कूटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रमा ए माओवादी शान्ति र संविधानबाट बाहिरिन खोजेको हल्ला चलेको दावी गर्नुभयो। वैद्यसँग एकता गर्ने भनेको संविधान नबनाउने भन्न खोजेको होइन, उहाँले भन्नुभयो सबै पक्षलाई समेटेर संविधान बनाउनुपर्छ भन्ने कुरा हो। अध्यक्ष दाहालले अर्का नेता बाबुराम भट्टराईसँग सहमति गरेरै केन्द्रीय समिति विस्तार गर्ने दावी पनि गर्नुभयो। नेकपा माओवादीका सचिव नेत्र विक्रम चन्द विप्लवले आफूहरूलाई बाइपास गरी समानान्तर शक्ति बनाउने चेतावनी दिनुभएको छ। आफूहरू सहमतिबाटै अगाडि बढ़न चाहे पनि पेलेर जान खोजेको भन्दै उहाँले समानान्तर शक्ति बनाउने चेतावनी दिनुभएको हो। पेलेर जान खोजे निष्क्रिय पारेका समानान्तर शक्ति चाहे सत्ता चाहे कानून वा प्रशासन त्यो सबैलाई हामी बाध्य भएर सक्रिय बनाउनु पर्ने हुन्छ, विप्लवले भन्नुभयो। नेपाल पत्रकार महासंघ अर्घा खासीले आज बिहान सन्धि कर्कमा गरेको पत्रकार सम्मेलनमा उहाँले माओवादीलाई बाहिर राखे परिणाम गम्भीर हुने चेतावनी दिनुभयो। पूर्वी युक्रेनमा आज स्वतन्त्रताका लागि जनमत संग्रह भइरहेको छ। जनमत संग्रहमा मतदातालाई उनीहरू स्वतन्त्र जनगणतन्त्र स्थापनाको पक्षमा छन् वा छैनन् भनेर प्रश्न गरिएको छ। यसलाई धेरैले रसियासँग मिलान हुने पूर्व कार्यको रूपमा लिएका छन्। दुई क्षेत्र डोनेट्स्क तथा लुगान्स्कमा जनमत संग्रह भएको हो। र इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज पनि दुईवटा खेल हुँदैछ। पहिलो खेलमा अहिले केही बेरपछि कोलकाता नाइट राइडर्स र शीर्ष स्थानमा रहेको किङ्स इलेभेन पञ्जाबीच प्रतिस्पर्धा हुँदैछ। कोलकाताले टस जितेर फिल्डिङ रोजेपछि पञ्जाब केही बेरमा ब्याटिङमा उत्रदैछ। बेलुका 8:15 हुनेपछि दोस्रो खेलमा तेस्रो स्थानमा रहेको राजस्थान रोयल्स र 6ौं स्थानमा रहेको रोयल च्यालेन्जर्स बेङ्गलोर बीच प्रतिस्पर्धा हुनेछ। अवस्था अपराह 4 बजेको अर्पण खबर सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार। यस अर्पण खबरको साथमा जय कलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्रालिङ